رسول امین خاتم المرسلین تجھ سا کوئی نہیں تجھ سا کوئی نہیں ہے یہ اپنا عقیدہ بسد کو یقین ہے یہ اپنا عقیدہ بسد کو یقین تجھ سا کوئی نہیں تجھ سا کوئی نہیں اے رسول امین دست قدرت نے ایسا بنایا تجھے جملہ اوصاف سے خود سجا دست قدرت نے ایسا بنایا تجھے جملہ صاف سے خود سجایا تجھے اے ازل کے حسین اے ابد کے حسین اے ازل کے حسین اے ابد کے حسین تجھ سا کوئی نہیں تجھ سا کوئی نہیں اے رسول امین خاتم المرسلین تجھ سا کوئی نہیں تجھ سا کوئی نہیں اے رسول امین تیرا سکہ رواں کل جہاں میں ہوا اس زمین میں ہوا آسمان میں ہوا تیرا سکہ رواں کل جہاں میں ہوا اس زمین میں ہوا آسمان میں ہوا کیا عرب کیا عجم سب ہے زیر نگین کیا عجب عرب کیا عجم سب ہے زیر نگین تجھ سا کوئی نہیں تجھ سا کوئی نہیں اے رسول امین خاتم المرسلین تجھ سا کوئی نہیں تجھ سا کوئی نہیں اے رسول امین اے شاہ دوسرا تیری مد ہو سرار मेरे बस में नहीं, दस तरस में नहीं, ऐ शहे दूसरा तेरी मद हो सरा, मेरे बस में नहीं, दस्तरस में नहीं। दिल को हिम्मत नहीं, लब को यारा नहीं, दिल को हिम्मत नहीं, लब को यारा नहीं, तुझसा कोई नहीं, तुझसा कोई नहीं, ऐ रसूले अमी खातमुल मुरसली, तुझसा कोई नहीं, तुझसा कोई नहीं, ऐ रसूले अमी। सिदरतुल मुंतहा रहे गुजर में तेरे, काब कौसैन गर्दे सफर तू है रब के करीब, रब है तेरे करीब, तू है रब के करीब, रब है तेरे करीब, तुझसा कोई नहीं, तुझसा कोई नहीं, ऐ रसूले अमी खातमुल मुरसली, तुझसा कोई नहीं, तुझसा कोई नहीं, है ये अपना अकीदा बसिद को यकीन, तुझसा कोई नहीं, तुझसा कोई नहीं, ऐ रसूले अमीन।